त्यस सिकोटको खड्कबेबी मन्दिरमा विशेष गरी अर्को बिर्सनै नसकिने कुरा के छ भने यहाँ बजाइने यी बाजाहरू यी धुनहरूले देश विदेशमा जाउँ या जहाँसुकी पुगौं जब दसैँ आउँछ हाम्रो कानमा गुन्जिन्छ हाम्रो मानस पटलमा घुमिरहन्छ र अन्तरिक्षणसम्म गुन्जिरहने यहाँको बाजा हामी कहिले बिर्सिन सक्दैनौ। विशेष गरेर हामी बाल्यपनमा छँदा यहाँ जब जेठोराउ काट्न थालिन्छ तब त्यो बाजा बजाइन्छ त्यो सनैको धुन बजाइन्छ त्यो धुनलाई हामीले सानोमा जेठोमा रागो काटुकी राखौँ भन्ने खालको त्यसमा उच्चारण गर्ने गर्दथ्यौँ र त्यही बाजातर्फ हामी ध्यान आकृष्ट गराउन चाहन्छौँ। अब मुसिकोट स्थित खड्कादेवता कोटको यो रौनकता पछि म थोरै एस्कोट व्यवस्थापन समितिका अध्यक्ष इन्द्रध्वज खत्रीसँग एस्कोटको ऐतिहासिक पृष्ठभूमिका बारेमा सोध्न गइरहेको छु। इन्द्रध्वजी, एस्कोटको ऐतिहासिक पृष्ठभूमि बारे थोरै बताइदिनुहोस् न। यो 1550 यो स्थापना भएको हजुर, यो विजय सिंह राजाले स्थापना गरेर नौ पुस्ता यो आखिरीको पुस्ता तिलक सिंह राजाले यहाँ राज्य गरेका थिए। त्यस अवस्थामा यहाँ उसले छोडेर र अहिले हामी यो सारु ठकुरी नागा सिंह ठकुरी र घिमिरे हजुर रिज्याल चार जात बिहारी हुन्छन् र यहाँ काम गर्ने त 13 अरू काम गर्ने व्यक्तिहरू हुन्छन् र यो घटस्थापनादेखिबाट सुरु भएर घटस्थापनाका दिन यो ढोका उगार्ने बेलामा पनि एउटा पाठ पूजा गरिन्छ र नवमीको सप्तमीको दिन यहाँबाट हामीले मैदानमा गएर फुलपाती ल्याउन अष्टीका दिन यहाँबाट हामीले फुलपाती ल्याउन भजिदीमाथि भेलटारीमा गएर फुलपाती ल्याउने कार्यक्रम छ थापाहरूले थापा क्षेत्रीहरूले र उहाँहरूले त्यो फुलपाती त्यहाँ ल्याइसकेपछि यहाँबाट हाम्रो अहिले 2:30 यहाँबाट हाम्रो फुलपाती ल्याउन प्रस्ताव गर्यौँ र उहाँ गएर फुलपाती ल्याएर त्यही ठाउँमा मैदानमा नै फुलपाती गोलामा राखिसकेपछि त्यहाँ एउटा पाठ पूजा गरेर हामीले बाजागाजाका साथ त्यहाँ हामीले त्यहाँ भेटाउँछौँ र बेलुका भद्रकालीको पूजा हुन्छ र अष्टमीको दिन यहाँ कालराज र दुर्गा थापन यी काम गरिसके भएर आज नवमीको दिन यहाँ धेरै 20,000 मान्छेहरू हजुर 20,000 श्रद्धालु भक्तजनहरू एस्कोटमा हुनुहुन्छ मैले आफैले निहालिरहेको छु। उहाँलाई विशेष धन्यवाद दिँदै म त्यस विजय दशमी 2070 महानवमीको मुसिकोट स्थित यस रौनकता गुनगुनाउँदै यहाँबाट बिदा चाहन्छु। मलाई यतिन्जेल साथ दिनुहुने पत्रकार जनार्दन घिमिरे लगायत यस कोट व्यवस्थापन समितिलाई समेत विशेष धन्यवाद दिँदै बिदा चाहन्छु। हवस् त, नमस्कार। अब सुनौ गीत संगीत र खोज खबरको संगालो जीवनको गोरेटो। कठै उनको विवाह गरेको एक दशक भए पनि कलकलाउँदो वैश जोवन थियो। कल्पना नै नगरेको एउटा दुखद खबर आयो गाउँमा। 81 डाको छाडिन उनले, डाको फर्किएन उनी बेहोश भइन्। सिङ्गो परिवारमा रुवावासी चल्यो, छिमेकी पनि के हो कसो हो भन्दै सोध्न आएर उनीहरू पनि सँगै रुन थाले। नीतिको खेल जस्तो पनि सहनै पर्ने, अन्तत उनको चुरा फुटाइयो, सिउँदोको सिन्दुर पुछियो, त्यो रातो साडी रातै ब्लाउज फुकालियो र सेतो पहिरन लगाउन दिएर श्रीमानको क्रियाक्रमका लागि कुनामा बसालियो। बडो अचम्म लाग्दो घटना, कल्पना नै गर्न नसकेको पति वियोगको खबर र फेरि कल्पना नै गर्न नसकिएको पुनर्मिलन। यो रोचक घटना हो सल्यान जिल्लाको, जो यो वर्षको दसैँको टिका छैन भन्दै बसेका परिवारले धुमधामसँग टीका लगाए। दशैं एउटा सपना जस्तै हर्षोल्लासका साथ मनाए। विजय दशमी 2070 यो रोचक घटनाले अन्य बेपत्ता परिवारजनका आफन्त पनि एक दिन घर फर्किन सक्छन् भन्ने आशा जगाओस् र वास्तवमा मृतक भनिएका मान्छेको शव आफ्नो आँखाले नदेखेसम्म कसैले कसैको क्रियाक्रम पनि नगरोस् भन्ने सन्देश प्रवाह गर्नका लागि आज हामी घटना लिएर आएका छौं जीवनको गोरेटोमा। गत असार महिनामा भारतको केदारनाथ गौरीकुण्डमा बाढीले सयौंलाई बगाएर बेपत्ता पारेको खबर हामीले पत्र पत्रिकामा पढेकै र रेडियो टेलिभिजनमा सुनेकै थियौं। त्यस महाविपत्तिमा भारतीय नागरिक सहित सयौं नेपालीहरू पनि बगेर बेपत्ता भएका थिए। तिनै मध्येका एक थिए सल्यान जिल्ला भल्चौर गाविस वडा नम्बर 1 निवासी 27 वर्षीय बाबुराम विश्वकर्मा, जो उर्लेर आएको बाढीको ठुलै ढुङ्गा टाउकोमा बज्रियो र ढलेर बाढीसँगै बगेर बेपत्ता भए। भारतमा रहेका उनका छिमेकीहरूले बगेको देखे, तर भारतीय सेनाको हेलिकप्टरले उनलाई उद्धार गरेर अस्पतालमा भर्ना गरेको भने देखेनन्। अन्तत उनको मृत्यु भएको खबर गाउँमा पुर्याएर हिन्दू परम्परा अनुसार उनकी 30 वर्षीय श्रीमती लीला नामले परिचित नोखी विश्वकर्माद्वारा जीवित उनको काजक्रिया गराए। उनी अस्पतालको सयामा छटपटिँदै जीवनको दुहाई मागिरहेका थिए भने यता उनकी श्रीमती नोखी श्रीमानको वैकुण्ठवासको कामना गर्दै थिइन्। बाँचुला भन्ने आशा त बाबुरामलाई पनि थिएन। बेला बेलामा होस खुल्दा घरमा रहेकी श्रीमती नोखीलाई झल्यास सम्झिन्थे। कठै कति पीर गरेकी होलिन्, कति रुवावासी चलेको होला, यस्तै यस्तै मनमा सुर्ता लिएर उपचार गराइरहेका बाबुरामको एकमात्र कलेश घरका ती ससाना तीन नाबालक छोरा छोरी र श्रीमती नखी प्रति थियो। तर भेट्न पाउने हो कि होइन, न यतिकै बिरानो देशमा प्राण पखेरु जाने हो र सब समेत पनि यतै कतै फालिने हो, यस्तो चिन्तामा रहेका बाबुरामको पीडा सायद यो गीतले आत्मसात गर्न सक्ला। सहनलाई चोट झरनामा बगी जाने पहराको आँसु ओठ भरी बेथालु कई कसरी महासु यता श्रीमती नखी पनि पतिवियोगको पीडाले भाव्यहल हुँदै जसोतसो 13 दिनको क्रियाक्रम सकाइन्। घरमा चरम गरिबी थियो। भारतमा मजदुरी गरेर कमाउने श्रीमानको मृत्यु भएपछि अब कसरी ती लालाबाला हुर्काउने भन्ने चिन्ताले सताउँदै थियो। तर सधैँ चिन्ता गरेर पनि नहुने, मर्ने मरि गए पनि बाँच्नेले घर गृहस्थी चलाउनै पर्यो। अन्तत पतिवियोगको पीडा सकी नसकी मनमा दबाएर अझ भनौ उनको मृत्यु बिर्सेर निमेक मजदुरी गरेर छोराछोरीको पालन पोषण गर्न थालिन्। मध्य बर्खा असारको महिना लगत्तै साउन लाग्यो, भदौ पनि आयो, घर घरमा तीज पनि चल्यो। तर नोखीको पतिवियोगको आलो घाउ झन चर्किन थाल्यो। त्यसपछि सबका घरमा दसैँ पनि आयो। छोराछोरीले सताउन थाले, मम्मी मम्मी हाम्रो बाबा कहिले आउनुहुन्छ भनेर। उनीहरूलाई थाहा नदिए कि नोखीले ड्युटी जानु भएको छ भनेर उनीहरूलाई तिमल्न थालिन्। कर्मश प्राय सबका घरमा दसैँको लागि माछा मासुको जो हुन थाल्यो। बिचरी नोखीको घरमा 200 मासु ल्याउने उपाय समेत थिएन। आफू त भोकै पनि बस्दी हुँ, तर यी लालाबालालाई कसरी चित्त बुझाउँ दसैँमा भनेर बसेकी नोखीका अगाडि त्यही भुले बिर्सेको चेहरा टुप्लुक्क देखा पर्यो। उनले पत्याउन सकिनन् मेरा श्रीमान जीवितै आए होलन् भनेर। एकनास हेरिरहन् बोल्न सकिनन्, मुटु भक्कानियो उनको, कतै उनी जीवित हुन् कि भूत प्रेत हुन्। उनले ठम्याउन सकिनन् नियतिको यो कस्तो विचित्र मञ्चन कि समाजका मानिसहरूले फैलाएको अभाव। उनी छागाबाट खसे झैं भइन्। उनी खुसीले मुस्कुराउनु पर्नेमा भक्कानिन थालिन्। न भक्कानिउन् पनि कसरी, भन्नुहोस् न एक दुई वर्ष पछि जीवितै छन् भनिएका मान्छे देश परदेशबाट आउँदा त दसैँ जस्तो चाडमा कस्तो हुन्छ भने, अझ मरेकै भनिएका मान्छे जसको क्रियाक्रम समेत गरेपछि जीवितै आउँदा त्यो परिवारमा कस्तो भए होला। त्यो परिवार मात्र हर्ष विभोर भएन, सिङ्गो गाउँ खुसीका आँसु थाम्न नसक्ने बन्यो। तिनै खुसीका आँसु पुस्दै गाउँवासीले तिनै 4 महिना अघि मृत्यु भयो भनेर निलो चोली हरियो फरिया लगाएर बसेकी श्रीमती नोखीका तिनै कपडा फुकालेर रातो साडी रातो चुरा सिन्दुर लिएर स्थानीय शिवालय मन्दिरमा लगेर पुनर्विवाह गराइदिए। विजय दशमी 2070 अवसरमा ओझेलका खबरका लागि यस्तै रोचक विषय खोजेको थिएँ मैले, नभन्दै जिल्ला प्रहरी कार्यालय सल्यान र त्यस गाउँका सर्वसाधारणको समेत सहयोगमा त्यो परिवारलाई सम्पर्कमा ल्याउन सके। त आज तिनै क्रियाक्रम गरेको 4 महिनापछि पुनर्विवाह गरिएका दम्पतिलाई टेलिफोन सम्पर्कमा ल्याएका छौँ। सुनौ के भन्छन् त उनीहरू।